प्रस्तुत भएका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जसँगै इन्टरनेट अनलाइनमा www.radioarpan.com.np संसारभरि के साथ सुनिरहनु भएको बिहान 10 बजेको अर्पण समाचारमा तपाईँलाई स्वागत छ। म सुजिता हमाल। समाचार सुरु गरौँ प्रमुख समाचारका शीर्षकहरूबाट। व्यवस्थापिका संसदमा रहेको गतिरोध अन्त्य गर्ने विषयमा प्रधानमन्त्री कोइरालाद्वारा राजनैतिक परामर्श। कोइरालाले पार्टीका नेताहरूसँग पनि आन्तरिक छलफल गर्ने तयारी। एकीकृत नेकपा माओवादीको केन्द्रीय समिति बैठक आज बस्दै बैठकमा पोलि ब्युरो स्थायी समिति तथा निर्वाचन बहिष्कार गरेका सदस्यहरूको मागका विषयमा छलफल हुने। भारतको राजधानी नयाँ दिल्ली आसपासमा आधीका कारण कम्तीमा 9 जनाको मृत्यु। घटनामा 13 जना भन्दा बढी घाइते। करोडौँ रुपियाँ बराबरको क्षति। र इन्डियन प्रिमियर लिगको 7 संस्करणको उपाधिका लागि कोलकाता नाइट राइडर्स र किङ्स इलेभेन पन्जाब भिड्ने। जीवन यापन तथा जीवन गुजार्नका लागि कुनै न कुनै व्यवसाय अपनाउनु पर्दछ। कुनै न कुनै व्यवसाय फस्टाउनका लागि सदाबहार विज्ञापन पनि त गर्नुपर्छ। सधैँ विज्ञापनका लागि रेडियो अर्पण 104.5 मेगाहर्ज। अब समाचार विस्तारमा। प्रधानमन्त्री सुशील कोइरालाले व्यवस्थापिका संसदमा रहेको गतिरोध अन्त्य गर्ने विषयमा राजनीतिक परामर्श गर्नुहुने भएको छ। कंग्रेस सभापति समेत रहनुभएका कोइरालाले आज प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्ने तयारी गर्नुभएको हो। तर समय भने अझै तय भइसकेको छैन। हिजोबाट शुरू भएको संसद बैठक प्रतिपक्षीले अवरोध गरेपछि भोलिसम्मलाई स्थगित गरिएको थियो। प्रतिपक्षी दल एकीकृत माओवादीले विधानसभा गठन हुँदा भएको 4 बजे सहमति कार्यान्वयन गर्न सरकार उदासीन भएको आरोप लगाउँदै बैठक अवरुद्ध गरेको हो। एकीकृत माओवादी अध्यक्षसँग छलफल गर्नु पूर्व प्रधानमन्त्री कोइरालाले पार्टीका नेताहरूसँग पनि आन्तरिक छलफल गर्ने तयारी गर्नुभएको छ। आन्तरिक गृह कार्यका लागि भन्दै 2 दिनका लागि स्थगित भएको एकीकृत नेकपा माओवादीको केन्द्रीय समिति बैठक आज बस्दैछ। पार्टीकाले पेरिस टाढामा मध्याह बस्ने बैठकमा नेताहरूको कार्य विभाजनको टुङ्गो लाग्ने एक नेताले जानकारी दिनुभयो। बैठकमा पोलिट ब्युरो स्थायी समिति तथा पदाधिकारी चयनको निर्वाचन बहिष्कार गरेका सदस्यहरूको मागका विषयमा पनि छलफल हुने बताइएको छ। यसअघिको बैठकमा असन्तुष्टि पक्षले आफूहरूको मागलाई समेट्नुपर्ने अडान राखेपछि गृह कार्यका लागि भन्दै बैठक आजसम्मका लागि स्थगित गरिएको थियो। एकीकृत माओवादी निर्वाचन वरिष्ठ नेता बाबुराम भट्टराई पक्षले बहिष्कार गरेका थिए भने केही केन्द्रीय सदस्यले निर्वाचन प्रक्रियामा सहभागी नहुने अडान राखेका थिए। नेपाल बार एसोसिएसनको संवैधानिक भेला आज सकिँदैछ। देशभरबाट सहभागी भएका कानून व्यवसायीहरूले संविधान निर्माणमा देखिने असहज विषयलाई समाधान गर्न भन्दै संवैधानिक भेलाको आयोजना गरेको हो। भेलामा 29 कार्यपत्र प्रस्तुत भएका छन्। ती कार्यपत्र माथिको छलफलका निष्कर्षहरू आज संविधान सभाका अध्यक्ष सुभाष चन्द्र युमाङलाई हस्तान्तरण गर्ने तयारी गरिएको छ। नेपाल बारले राज्यको पुनर्संरचना, शासकीय स्वरूप, निर्वाचन प्रणाली लगायतका जटिल विषयमा बहस गरेको छ। सम्मेलन गत बिहिबार प्रधानमन्त्री सुशील कोइरालाले उद्घाटन गर्नुभएको थियो। नेपाल प्रेस युनियन काठमाडौँको जिल्ला अधिवेशन आज हुँदैछ। आगामी 3 वर्षीय कार्यकालका लागि नयाँ नेतृत्व चयनसहित आजै सम्पन्न हुने अधिवेशनको संचार मन्त्री मेनेन्द्र रिसालले उद्घाटन गर्ने कार्यक्रम रहेको छ। प्रेस युनियनको नयाँ नेतृत्वका लागि 3 पत्रकार अध्यक्ष पदको आकांक्षाका रूपमा रहेका छन्। जीवन भण्डारी, नकुल अर्याल र संगम बानियाले अध्यक्ष पदको उम्मेदवारी घोषणा गरेका हुन्। अध्यक्षका 3 आकांक्षालाई सहमतिमा लाई सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास पनि जारी रहेको युनियनका एक नेताले बताउनुभयो। नेपाल प्रेस युनियनको केन्द्रीय महाधिवेशन पनि नसकिँदै गएकाले महाधिवेशनलाई प्रभावित नपार्ने गरी सर्वसहमतिमा नेतृत्व चयनको प्रयास भइरहेको ती नेताको भनाइ छ। विश्व धुमपान रहित दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ। श्रुतिजन्य पदार्थमा कर वृद्धि गरौं, श्रुतिजन्य पदार्थको उपभोग कटौती गरौं, जीवन बचाऊ भन्ने नाराका साथ यो दिवस मनाउन लागि हो। श्रुतिजन्य पदार्थको प्रयोगबाट विश्वभर हरेक वर्ष 60 लाख जनाको मृत्यु हुने गरेको विश्व स्वास्थ्य संगठनले जनाएको छ। प्रत्यक्ष धुमपानका कारण 50 लाख भन्दा बढी र प्रत्यक्ष धुमपानका कारण मृत्यु हुने 10 लाख रहेको छ। स्वास्थ्य तथा जनसङ्ख्या शिक्षा मन्त्रालयको तथ्याङ्क अनुसार नेपालमा पछिल्लो 10 वर्षमा धूमपानका कारण नेपालमा दैनिक 42 जनाको मृत्यु हुने गरेको छ। सरकारले 4 जलविद्युत आयोजनाको काम अगाडि बढाउने भएको छ। देशमा विद्यमान विद्युत कटौती कम गर्न र ऊर्जा संकटबाट केही मात्रामा भए पनि राहत प्रदान गर्न दुधकोशी 49 मेगावाट, म्याग्दी जलविद्युत 32 मेगावाट, बेनी कालीगण्डकी 50 मेगावाट र शङ्कुशवामा खोला 30 मेगावाटलाई प्रमुखताका साथ अगाडि बढाइने भएको हो। यी आयोजनाबाट कुल 161 मेगावाट विद्युत उत्पादन हुनेछ। यो आयोजनालाई आगामी आर्थिक वर्षको सुरुबाटै निर्माणको प्रक्रिया अगाडि बढाइने तयारी भएको जनाइएको छ। सरकारले आगामी वर्षका लागि ल्याउने नयाँ करका दर 1 महिना अघिदेखि नै लागू गर्ने भएको छ। बजेट साउन 1 गतेदेखि मात्र लागू हुने भए पनि बजेटमा परिवर्तन हुने करका दर भने बजेट घोषणा भएकै दिनदेखि लागू हुने अर्थ मन्त्रालयले जनाएको छ। आयकर र भ्याटमा परिवर्तन नहुने भए पनि भन्सारका दर र अन्तत शुल्कका दरमा केही परिवर्तन हुने भएकोले नयाँ करका दर आजकै मितिदेखि लागू हुनेछन् भनेर बजेटमा उल्लेख गर्ने अर्थ मन्त्रालयले तयारी गरिरहेको छ। सरकारले 6 खरबको बजेट जेठको अन्तिम साता ल्याउँदैछ। नेपाल विद्युत प्राधिकरणले लोडसेडिङको समय घटाएर नयाँ कार्यतालिका सार्वजनिक गर्ने तयारी गरिरहेको छ। केही दिन यता प्राधिकरणले अघोषित रूपमा लोडसेडिङ कम गरेको छ। वर्षाका कारण नदी र जलाशयमा पानीको मात्रा बढेपछि प्राधिकरणले लोडसेडिङ घटाएको हो। प्राधिकरणले दैनिक 2 घण्टा लोडसेडिङ कम गर्ने सुनाएको छ। लोडसेडिङ कम गरेपछि अब हप्तामा 56 घण्टा मात्रै बिजुली जान्छ। गत वैशाख 31 गते साताको 14 घण्टा लोडसेडिङ कम गरेर 70 घण्टामा झारेको थियो। उक्त समयमा हप्ताको 1 दिन 12 घण्टा, 2 दिन 10 घण्टा र 3 दिन 9 घण्टा विद्युत कटौती गर्दै आएको थियो। चट्याङ लागेर छामको पुल्ले तोला गाविसमा 1 जनाको मृत्यु भएको छ। शुक्रबार बेलुकी आफ्नै घरभित्र बसिरहेको बेला पुत्ली तोला गाविस वडा नम्बर 2 कि 50 वर्षीय बेलु देवी रावलको चट्याङ लागेर मृत्यु भएको स्थानीय बासिन्दाले बताएका छन्। यस्तै सोही ठाउँका नन्दसिंह राहुलका छोरा 8 वर्षका केन्द्र राहुल चट्याङ लागेर घाइते भएका छन्। चट्याङले नन्दसिंहको 1 भैँसी समेत मरेको छ। यसै गरी असामको दर्ना गाविसमा चट्याङ लागेर 3 पशु चौप्याए मरेका छन्। दर्ना छ कादाकोट निवासी बहादुर सिंह रावतका 2 भैँसी र 1 राको चट्याङले लागेर मरेको स्थानीय बासिन्दाले बताएका छन्। अब पालु अर्पण जनावासको अर्पण जनावासमा हाम्रो प्रश्न छ, सरकारमा कंग्रेसको सहकारीलाई लिएर एमालेभित्र तीव्र असन्तुष्टि देखिएको प्रति तपाईँ के भन्नुहुन्छ? ए दूरी बढ्ने संकेत, बी कार्यशैलीको विरोध, से कहीँ नभएको सात्रा हाँडी गाउँमा। अर्पण जन आवाज में तपाईले पनि आफ्नो मत दिन सक्नुहुनेछ। जसको लागि मोबाइल को मैसेज बक्स में गई रेडियो अर्पण को संक्षिप्त स्वरूप आरए टाइप गरी 1 स्पेस दी POLL पोल टाइप गरी आफूलाई लागेको उत्तर ए बी वा सी टाइप गरी 44-55 वा 45-55 में पठाउन सक्नुहुनेछ। अर्पण जन आवाज को मत परिणाम हरेक साँझ 5 बजे को अर्पण बुलेटिन में प्रस्तुत गर्नेछौं। पालो ट्राफिक खबरको यति बेला नानगढ हेटौडा बिर्ग सडक खण्ड खुल्ला छ। त्यसै गरी नानगढ मुगलिन, मुगलिन नौबिसी काठमाडौँ सडक खण्ड, मुगलिन दमौली पोखरा सडक खण्ड र नानगढ प्रासे बुटोल सडक खण्ड पनि खुल्ला छ। ट्राफिक खबरको साथमा फोटो पॉइंट फुल डिजिटल कलर ल्याब एन्ड डिजिटल फ्लेक्स प्रिन्ट रत्नगर 100 चौक चितवन, फोन नम्बर 0656363063, मोबाइल नम्बर 98550167043। अब अन्तर्राष्ट्रिय समाचार, भारतको राजधानी नयाँ दिल्ली आसपासमा गैराती आएको आधीका कारण कम्तीमा 9 जनाको मृत्यु भएको छ। ती मध्ये राजधानी सहर दिल्लीमा 6 जनाको र आसपासका क्षेत्रमा 3 जनाको मृत्यु भएको हो। आधीका कारण घर भत्किएर तथा करेन्ट लागेर उनीहरूको मृत्यु भएको छ। घटनामा 13 जना भन्दा बढी घाइते भएका छन्। समाचार एजेन्सी PTIका अनुसार आधीका कारण सड़क यातायात, मेट्रो, रेल तथा हवाई उड्डयन समेत अवरुद्ध भएको छ भने बिजुली आपूर्ति पनि पनि बन्द भएको छ। आँधीका कारण सड़कहरू भत्किएका छन्। दिल्ली प्रहरीका अनुसार शहरका विभिन्न क्षेत्र आँधीका कारण प्रभावित भएका छन्। आँधीका कारण करोड़ रूपियाँ बराबरको क्षति भएको छ। दिल्ली आसपासमा हिजो साँझ 90 किलोमिटर प्रति घण्टाको गतिमा आँधी बिहिरी आएको थियो। देशको सत्ता हातमा लिएको थाई सेनाले त्यहाँ एक वर्षसम्म चुनाव नहुने बताएको छ। राजनैतिक स्थिरता र सुधारको प्रयास गरिने भन्दै एक वर्षसम्म चुनाव नगर्ने सेनाले सुनाएको छ। त्यहाँका सेना प्रमुख जनरल परयुष चान ओचाले टेलिभिजन मार्फत सम्बोधन गर्दै विरोध प्रदर्शन बन्द गर्न आग्रह समेत गरेका छन्। यसका साथै जनरल ओचाले सेनाको विरोध नगर्न समेत चेतावनी दिएका छन्। थाई सेनाले 22 मेमा त्यहाँको सत्ता कब्जामा लिएर कयौं वरिष्ठ नेताहरूलाई गिरफ्तार गरेको थियो। सत्ता हातमा लिँदै सेनाले देशमा जारी अस्थिरता साम्य पार्न उद्घोष समेत गरेको थियो। सत्ता कब्जामा लिँदै सेना प्रमुखले 1 वर्ष 3 महिनासम्म सेनाले शान्ति स्थापनाका लागि पहल गर्ने र राजनीतिक संक्रमणको अन्त्य गर्ने दावी गरेका थिए। खेल समाचार। इन्डियन प्रिमियर लीगको 7 संस्करणको उपाधिका लागि कोलकाता नाइट राइडर्स र किङ्स इलेभेन पन्जाबीच प्रतिस्पर्धा हुने भएको छ। दोस्रो क्वालिफायर खेलमा चेन्नई सुपर किङ्सलाई 24 रनले पराजित गर्दै पन्जाबले उपाधिका लागि कोलकातासँगै भिडन्त पक्का गरेको हो। यसअघि पहिलो क्वालिफायरमा पन्जाब कोलकातासँग हारेको थियो। उपाधिसँगै पन्जाबलाई पहिलो क्वालिफायरमा बेहोरेको हारको बदला लिने मौका समेत मिलेको छ। उपाधिका लागि भोलि प्रतिस्पर्धा हुनेछ। गै राति भएको दोस्रो क्वालिफायरमा पन्जाबले दिएको 227 रनको लक्ष्य पछ्याएको चेन्नईले 202 रन मात्रै बनाउन सक्यो। चेन्नईका लागि सुरेश रैनालले 87 रनको योगदान गरे पनि त्यो जितका लागि प्राप्त भएन। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले वीरेन्द्र सेहवागको शतकीय पारीको मद्दतले 226 रनको उच्च स्कोर बनाएको थियो। सेहवागले 58 बलमा 8 छक्का र 12 चौकाको मद्दतमा 122 रन बनाए। बिहान 10 बजेको अर्पण समाचारको अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक। व्यवस्थापिका संसदमा रहेको गतिरोध अन्त्य गर्ने विषयमा प्रधानमन्त्री कोइरालाद्वारा राजनैतिक परामर्श। कोइरालाले पार्टीका नेताहरूसँग पनि आन्तरिक छलफल गर्ने तयारी। एकीकृत नेकपा माओवादीको केन्द्रीय समिति बैठक आज बस्दै बैठकमा पोलिट ब्युरो स्थायी समिति तथा निर्वाचन बहिष्कार गरेका सदस्यहरूको मागका विषयमा छलफल हुने। भारतको राजधानी नयाँ दिल्ली आसपासमा आधीका कारण कम्तीमा 9 जनाको मृत्यु। घटनामा 13 जनाभन्दा बढी घाइते। करोड़ रुपियाँ बराबरको क्षति। र इन्डियन प्रिमियर लिगको 7 संस्करणको उपाधिका लागि कोलकाता नाइट राइडर्स र किङ्स इलेभेन पन्जाब भिड्ने। हवस् त, बिहान 10 बजेको अर्पण समाचार सकियो। सुजिता हमाल बिदा भई नमस्कार। जय गलेसो रियल इस्टेट एन्ड हाउसिङ प्रणालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर 3 चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चोकबाट 1200 मिटर उत्तर तर्फ कङ्काली कोट जाने बाटोमा रहेको 4 बिघा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि 2 कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू